यस अर्पण बुलेटिन को साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9842546174। एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालको लगातार दोस्रो जीत, आजको खेलमा घरेलु टीम मलेसिया पराजित। लेबी र सुमान्तर संगठन बारे विवाद नमिल्दा ए माओवादी बन्द सत्र शुरू हुन ढिलाइ, लेबी नबुझाउनेलाई सम्मेलनमा सहभागी हुने नैतिक अधिकार नभएको अध्यक्ष प्रचण्डको भनाई। एमाले नेता ओलीको स्वास्थ्य उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने सरकारको निर्णय, 39 जना सहसचिवको पदस्थापन र सरुवा। चितवनको दारेचोकमा बिहान भएको सुबारी दुर्घटनामा एकजनाको मृत्यु, चोटपटकबाट हुने आँखा समस्या र दृष्टिविहीनका बारेमा चितवन 124 जिल्लामा अध्ययन शुरू। र भारतको असममा विद्रोहीद्वारा 10 जनाको हत्या, विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरेकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। नेपाल एसिसी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो खेलमा विजय भएको छ। आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 5 विकेटले हराएको छ। मलेसिया विरूद्ध जितका लागि पाएको 150 रनको सामान्य लक्ष्य नेपालले खेल सकिन 75 बल बाँकी छँदै 5 विकेट गुमाएर पूरा गर्यो। 36 रन बनाएको अवस्थामा 4 विकेट गुमाएर दबावमा परेको नेपाललाई जिताउन महमूद आलम र शरद विश्वाकरले 5 विकेटका लागि 89 रनको साझेदारी गरे। आलम 71 बल खेल्दै 8 चौकाको मद्दतमा 53 रन बनाएर आउट भए। 73 बल खेल्दै 29 रन बनाएका शरद नट आउट रहे। यस्तै 13 रन बनाएका विनोद भण्डारी पनि नट आउट रहे। ज्ञानेन्द्र मल्ल 13, पारस खड्का 11 र नरेश बुढारी 8 रन बनाएर आउट भए भने ओपनर सुभाष खकुरेले खाता नै खोल्न सकेनन्। क्वालालम्पुरको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 43 ओभरमा 149 रनमा अल आउट भयो। मलेसियाका लागि अनवर अरुद्दिन सर्वाधिक 34 रन बनाए। मलेसियालाई कम रनमा समेट्न नेपालका सुम्पाल कामीले एकले 5 विकेट लिए। 10 ओभर बलिङ गरेका उनले 3 मेडन राख्दै 47 रन खर्चेर 5 विकेट लिएका हुन्। त्यसै गरी 9 ओभर बलिङ गरेका बसन्त रेग्मीले 3 मेडन राख्दै मात्र 26 रन दिएर 2 विकेट लिए। कप्तान पारस खड्का, महमूद आलम र सागर फोनले 1-1 विकेट लिए। बिहिबारको खेलमा युएलाई हराएको नेपालले आइतबार ओमानसँग खेल्नेछ। ए माओवादी राष्ट्रिय सम्मेलनको बन्द सत्र दिउँसो 1 बजे गर्ने भने पनि जिल्लाले तिर्नुपर्ने लेबी र समानान्तर संगठनबारे विवाद नमिल्दा बैठक अझै शुरू हुन सकेको छैन। त्यस्तै बारा, रौतड, धनुषा लगायतका जिल्लामा समानान्तर कमिटी गठन भएकाले त्यहाँको विवाद मिलाउन नेताहरूलाई हम्मे परेको छ। अन्य कतिपय जिल्लामा समेत प्रतिनिधि सम्बन्धी विवाद रहेको छ। विवादका कारण बिहान 8 बजे शुरू हुने बन्द सत्र दिउँसो 1 बजेसम्मका लागि सारिएको थियो। आन्तरिक विवादका कारण सम्मेलनको बन्द सत्र सञ्चालनमा ढिलाइ भएपछि कार्यकर्तामा निराशा र आक्रोश देखिन थालेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनैतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। विधान मस्यौदा समितिले पनि विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ। समूहगत छलफल भने भोलिदेखि मात्र शुरू हुनेछ। यसैबीच ए नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टीमा लेबी नबुझाउनेहरूलाई सम्मेलनमा सहभागी हुने नैतिक अधिकार नभएको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले पार्टीको विधि नमान्ने पार्टीको सदस्य हुन नसक्ने बताउनुभयो। उहाँले संगठन विभागलाई सबै जिल्लाको लेबी संकलन गर्न निर्देशन दिँदै पार्टी सदस्यहरू आफू खुसी नभई पार्टीको सिस्टममा चल्नुपर्ने बताउनुभयो। सम्मेलनमा अहिलेसम्म 55 जिल्लाले लेबी बुझाएका छन्। केही जिल्लाहरूले लेबी रकम बराबरको जिन्सी सामान संगठन विभागमा धरोटी राख्ने भएका छन्। काठमाडौँ र ललितपुर जिल्ला समितिले आज मात्र लेबी रकम संगठन विभागमा बुझाएको सम्मेलन आयोजक समितिका सदस्य शालिकराम जमरकटेले जानकारी दिनुभयो। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले विशिष्ट व्यक्तिहरूलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिका अनुसार बैंककमा उपचाररत एमाले संसदीय दलका नेता ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मनेन्द्र रिजालले जानकारी दिनुभयो। यस्तै बैठकले कंग्रेस नेता एवं पूर्व मन्त्री गोविन्द राज जोशीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको खर्च र स्वास्थ्य उपचारका लागि 5,00,000 रूपियाँ सहयोग दिने निर्णय गरेको छ। यस्तै सरकारले 39 सहसचिवको पदस्थापना र शुरूआत गरेको छ। हालै बढ़ुवा भएका 38 सहसचिवहरूको पद स्थापना र शुरूआत गरेको हो। बैठकले रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटोलालाई कायमकायम सचिवको जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले दक्षिण एसियाली पर्यटन पूर्वाधार विकासका लागि एसियाली विकास बैंकले उपलब्ध गराएको वैदेशिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ। एसियाली विकास बैंकले दक्षिण एसियाली पर्यटन पूर्वाधार विकासका लागि 2,90,00,000,000 वैदेशिक सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री रिचालले जानकारी दिनुभयो। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले क्रान्तिकारी शक्तिको तल्लो तहबाट पार्टी एकीकरण सम्भावना रहेको बताउनु भएको छ। माओवादी चितवनले आज नानगढ़मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गजरेलले माथिल्लो तहबाट अहिले नै एकीकरणको सम्भावना नरहेको भन्दै तल्लो तहबाट मात्र एकीकरणको शुरूआत गर्ने बताउनुभयो। प्रचण्ड बाबुरामसँग अहिले नै एकीकरण नहुने भन्दै गजरेलले जिल्ला तहका नेता कार्यकर्ताबाट एकीकरण हुने बताउनुभयो। उहाँले प्रचण्ड र बाबुरामले पुँजीवादको कुरा गरेर सबै कार्यकर्ता निराश भएको बताउनुभयो। गजरेलले विराटनगरमा भइरहेको माओवादीको राष्ट्रिय सम्मेलनमा केही नेताहरू मात्र खुसी भएको भन्दै अन्य सबै क्रान्तिकारी शक्तिहरू पीड़ामा रहेको बताउनुभयो। उहाँले ए माओवादीका तल्लो तहका नेता कार्यकर्ता मात्र क्रान्तिकारी हुने भन्दै माथिल्लो स्तरका नेताहरू अब कहिले क्रान्तिकारी नहुने भएकाले एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो। उहाँले साना क्रान्तिकारी शक्तिहरूसँग पनि एकीकरणको लागि वार्ता चलिरहेको जानकारी दिनुभयो। गजरेले नेकपा एमाले र ए माओवादीबीच कुनै भिन्नता नभएको समेत बताउनुभयो। दुवै पार्टी अब पुँजीवादी क्रान्तिको पक्षमा रहेकाले उनीहरू बीचको आधारभूत भिन्नता सकिएको उहाँको भनाइ थियो। नेता गजरेले दुवै पार्टीले भनेको जस्तो राजनैतिक क्रान्ति सम्पन्न भइ नसकेको दावी गर्नुभयो। अर्को प्रसंगमा उपाध्यक्ष गजरेले यही परिस्थिति रहे दुईवटा संविधान बन्ने बताउनुभयो। अहिलेको संविधान सभाले जनताको संविधान दिन नसक्ने भन्दै उहाँले सड़कमा जाने बेला आएको बताउनुभयो। एउटा संविधान सिंहदरबारबाट जारी हुन सक्ला, राष्ट्रपति भवनबाट जारी हुन सक्ला, तर जनताको संविधान भने सड़कबाट जारी हुन सक्छ। गजरेले भन्नुभयो, राष्ट्र र जनताले दिएको जिम्मेवारी पूरा गर्न र जनताको संविधान जारी गर्न सड़कमा उत्रनुको विकल्प नभएको गजरेलको भनाइ छ। संविधान सभाका साना आठ दलले साझा मुद्दाका लागि संयुक्त मञ्च गठन गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरी आठ दलले लोकतान्त्रिक गणतन्त्र संघीय पूर्ण समावेशी धर्म निरपेक्ष र विभेद रहित नेपाल निर्माणको लागि साझा मञ्च गठन गरिएको जानकारी दिएका हुन्। संयुक्त मञ्चमा थरूहर तराई पार्टी नेपाल, नेकपा राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खुमुआन राष्ट्रिय मोर्चा, जनजागरण पार्टी नेपाल, दलित जनजाति पार्टी र नेपाली जनता दल आबद्ध छन्। मञ्चका साझा मुद्दामा राज्यका सबै तहमा आरक्षित कोटामा जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गराउने, समानुपातिक रोजगारीको संवैधानिक व्यवस्था गर्ने, अधिकार सहितको जातीय र सामुदायिक पहिचान सहितको संघीयता सहितको संविधान निर्माण गराउने लगायत मुख्य मुद्दा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। नेपाल पत्रकार महासंघले भोलिबाट शुरू हुने 24 महाधिवेशनमा समावेशी विधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको छ। आज बसेको महासंघको 12 बैठक संशोधन प्रस्ताव महाधिवेशनमा लैजाने निर्णय गरेको हो। समावेशी विधानमा उपाध्यक्ष र सचिवमा समावेशी पदहरू सिर्जना गरिएको जनाउँदै महासंघले संशोधन प्रस्तावमा महासंघको आर्थिक सुशासन र पारदर्शिता अभिवृद्धि गर्न लेखा समिति रहने व्यवस्था छ। नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा उल्लेख्य योगदान दिए बापत 10 पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान दिने निर्णय गरिएको महासंघका महासचिव ओम शर्माले बताउनुभयो। त्यसै गरी पूर्व सभापतिहरू, सम्पादकहरू र संचार क्षेत्रमा विशिष्ट योगदान पुर्याएका 10 पत्रकारलाई महाधिवेशनका लागि सभासदमा मनोनित गरेको छ। निरन्तर 10 वर्षदेखि पत्रकारितामा क्रियाशील 65 वर्ष नागेका अग्रज पत्रकारहरूका लागि वरिष्ठ पत्रकार सम्मान वृद्धि प्रदान गर्ने बैठकले निर्णय गरेको छ। बैठकले यस वर्षको उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सरिता दाहाललाई दिने निर्णय गरेको छ। यसैबीच संविधान सभा मार्फत 1 वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान भन्ने मूल नारासहित महासंघले भोलि बिहान 7:30 भेलकुटी मण्डपबाट 24 महाधिवेशनको उद्घाटन स्थल प्रज्ञा भवन कमलादीसम्म प्रभात फेरी कार्यक्रम राखेको जनाएको छ। महासंघको 24 महाधिवेशनमा देशभरका 1,651 सभासदले भाग लिँदैछन्। महाधिवेशनको भोलि बिहान 9 प्रज्ञा भवनमा प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ। प्रवासी नेपाली समन्वय समितिले वैदेशिक रोजगारीमा हुने गरेका ठगी रोक्न स्थानीय तहमा वैदेशिक सूचना केन्द्रको आवश्यकता रहेकोमा जोड़ दिएको छ। समितिका महासचिव सोमप्रसाद लामिछानेले नेपाललाई सुरक्षित वैदेशिक रोजगारमा जाने वातावरण तयार गर्न उचित परामर्शको खाँचो रहेको औलाउनुभयो। नानगढ़मा आयोजित स्थानीय स्तरको गोलमेल बहसमा सहभागीहरूले रोजगारीका लागि विदेश जाँदा अधिकांश आफन्तीबाट नै ठगिने बताएका थिए। सहभागीहरूले सरकारले वैदेशिक रोजगारका क्रममा भएको क्षति बापत दिने राहतका बारे अधिकांश अनभिज्ञ रहेको भन्दै सूचना केन्द्रको आवश्यक रहेकोमा जोड़ दिए। प्रवासी नेपाली समन्वय समितिले 7 जिल्लाहरूमा वैदेशिक रोजगारी सूचना केन्द्र सञ्चालन गरिरहेको छ। सुरक्षित वैदेशिक यात्रासँगै विदेशमा नेपालीले खेप्नु परेका समस्या समाधान गर्न सूचना केन्द्रले सहयोग गर्दै आएका छन्। समितिका जिल्ला अध्यक्ष पदम केसीले राहदानी बनाउन शुरू गर्ने समयदेखि नै वैदेशिक रोजगारका बारेमा जानकार बन्न सके ठगिने समस्या नआउने बताउनुभयो। भनेको काम तलब सहितका अन्य सुविधाबाट वञ्चित बनेका, जेल परेका, मानव बेचबिखनमा परेका, शोषणमा परेका महिलाहरूलाई समेत समितिले सहयोग गर्दै आएको कार्यक्रम अध्यक्ष निकुञ्ज भण्डारीले जानकार दिनुभयो। वैदेशिक रोजगारीको निगम तथा व्यवस्थापिका लागि उचित संयन्त्र नभएकाले समस्याहरू सृजना हुने गरेको सहभागीले औलाएका थिए। चितवनको दारेचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ, अर्का एकजना गम्भीर घाइते भएका छन्। धरानबाट काठमाडौँ जाँदै गरेको NA 5X997 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको NA 5X2236 नम्बरको बसले ठक्कर दिँदा धरानका कृष्ण कुमार बस्नेतको ज्यान गएको हो। सड़क किनारमा रोकिराखेको 997 नम्बरको बसलाई 2236 नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा 997 नम्बरको बसका यात्री बस्नेतको ज्यान गएको इलाका प्रहरीकारले मोगलिनले जानकारी दिएको छ। घाइते गाडीका सहचालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। भैरवाबाट एक बिहानी काठमाडौँको लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक हल्लिँदा 3 घाइते भएका छन्। आज बिहान 7:45 उडेको ATR-42 जहाज खराब मौसमका कारण हल्लिँदा एयर होस्टेस र यात्रु गरी 3 घाइते भएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरका 1 कर्मचारीले भने खराब मौसमका कारण आकस्मिक जहाज हल्लिएको हो। 3 सामान्य घाइते भएका छन्। घाइतेहरूको काठमाडौँ मेडिकल कलेज KMC सिना मंगलमा उपचार भइरहेको छ। जहाज एकछिन हल्लिए पनि सुरक्षित रूपमा विमानस्थल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। चोटपटकबाट हुने आँखा समस्या र दृष्टिबिन सम्बन्धी चितवन र नवलपरासीका साथै 24 जिल्लामा अध्ययन शुरू भएको छ। आँखा अस्पतालका स्वास्थ्य प्रशिक्षक विमल पौडेलले चोटपटकबाट आँखामा हुने समस्या र त्यसको अवस्था पत्ता लगाउन अध्ययन थालिएको बताउनुभयो। नेपालका ग्रामीण भेगका मानिस चोटपटक लागेर आँखामा समस्या पर्दा समेत स्वास्थ्य संस्था आउने नगरेको पाइएको छ। अन्तिम अवस्थामा आउने गरेकाले उपचार सफल हुन नसकेको आँखा अस्पतालकी डाक्टर मनिषा श्रेष्ठले बताउनुभयो। अस्पतालमा उपचार गर्न आउने बिरामी चोटपटकपछि फुलो पर्ने गरेको र दृष्टिबिन हुने गरेको पाइएकाले अध्ययन थालेको प्रशिक्षक पौडेलले बताउनुभयो। उहाँका अनुसार नेपालमा हरेक दिन 125 जना दृष्टिबिन हुने गरेका छन्। नेपालमा अहिले 210,000 दृष्टिबिन रहेका छन्। भरतपुर आँखा अस्पतालले दिएको तथ्याङ्क अनुसार 30,000 बालबालिका दृष्टिबिन छन् भने 90,000 न्यून दृष्टिका छन्। हरेक दिन 7 जना बालबालिका दृष्टिबिन हुने र दृष्टिविहीनकै कारण 2 जनाको ज्यान जाने गरेको तथ्याङ्कमा उल्लेख छ। विश्वमा हरेक 5 सेकेन्डमा 1 जना दृष्टिबिन हुने र 1 मिनटमा 1 बालक दृष्टिबिन हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। चितवन लगायत देशका विभिन्न भागमा पानी परेपछि राहत महसुस गरिएको छ। लगातार गर्मी बढेका बेला हिजोदेखि पानी पर्न थालेपछि हिउँदी बालीलाई फाइदा पुगेको भन्दै तराईका किसानहरू हर्षित भएका छन्। वर्षा भएपछि किसानहरूलाई बाँचो खेतबारी खनछोत गर्न र नयाँ बाली लगाउन सहज हुने भएको छ। वैशाखको दोस्रो साता लागिसक्दा समेत पानी नपर्दा निकै चिन्तित भएका किसानहरू गैराती नयाँ बाली लगाउने गरी आकस्मिक वर्षा भएपछि खुसी भएका हुन्। सिंचाईको सुविधा नरहेका विभिन्न जिल्लाहरूमा वर्षा भएसँगै नयाँ बाली लगाउन पाएपछि निकै खुसी देखिएका छन्। आज अक्षय तृतीया पर्व जौको सातु तथा शरबत दान गरी मनाइएको छ। कतै सातु र शरबत सहित खुदो र मह पनि खाने गरिन्छ। वैशाख शुक्ल तृतीयाका दिन मनाउने अक्षय तृतीयाका बेला सेवन गर्ने यी खाद्य वस्तुले गर्मियामा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन मदत पुग्ने विश्वास छ। आजको दिन दालचिनी, ल्वाङ, सुकमेल, अलैँची, मह, चिनी, सक्खर आदिलाई मिसाएर बनाइने शरबत र जौको सातु दान गर्ने प्रचलन रहेको छ। गर्मी महिनाको यस दिनलाई भगवानको पूजा आराधना, दान र सातु शरबत खुवाउने साथै बाटो बाटोमा खाने पानीको व्यवस्था गर्नेलाई सुस्वास्थ्य र परोपकारका दृष्टिले महत्वपूर्ण र उपयोगी मानिन्छ। ज्योतिषका अनुसार आजका दिन गरेको सबै सत्कर्मको अक्षय पुण्य प्राप्त हुन्छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो, नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने माओवादी नेता बाबुराम भट्टराईको भनाइमा तपाईँको प्रतिक्रिया के छ? ए अध्यक्ष बन्ने आशा, बे रूपान्तरणको प्रक्रिया, सी प्रचण्डलाई सुनाउथे। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए अध्यक्ष बन्ने आशा भनेमा 39%, बे रूपान्तरणको प्रक्रिया भनेमा 36%, सी प्रचण्डलाई सुनाउथे भनेमा 25%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, नेकपा एमाले र एमावधी बीच कुनै भिन्नता नभएको भन्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजुरेलको भनाइमा तपाईँ के भन्नुहुन्छ? ए हेर्दा त्यस्तै लाग्छ, बी बोलीमा सत्यता छैन, सी आरोपको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस D POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ चेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 116 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 99550-61-743। अब मौसम सम्बन्धी जानकारी भोलि चितवन जिल्लाको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहान घाम लाग्ने दिउँसो र बेलुका पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतको असममा विद्रोहीहरूले छुट्टै दुई स्थानमा 10 जनाको हत्या गरेका छन्। असमको बक्सला जिल्लामा 3 र कोकराझारमा 7 जनाको हत्या भएको बोडोल्यान्ड क्षेत्रका पुलिस महानिर्देशक एलआर बोस बिस्नोईले बताउनुभयो। ज्यान गुमाउने 10 जना एउटै समुदायका हुन्, जसमा 6 महिला र 2 बालबालिका छन्। हत्यामा बोडो विद्रोहीको संलग्नता रहेको अनुमान गरिएको छ। यो क्षेत्रमा गएको अप्रिलमा 24 अप्रिलमा संसदीय चुनावका लागि मतदान भएको र त्यसता स्थानीय मुस्लिम समुदायका मानिसहरूलाई बोडो विद्रोहीहरूले धम्की दिइरहेको भारतीय संचार माध्यमले जनाएका छन्। विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक रहेको एक अध्ययनले देखाएको छ। अमेरिकाको फ्रिडम हाउसले सार्वजनिक गरेको प्रेस स्वतन्त्रता 2014 प्रतिवेदनका अनुसार इजिप्ट, टर्की, युक्रेन जस्ता मुलुकमा देखिएको राजनैतिक संकटसँगै विश्वको प्रेस स्वतन्त्रताको अवस्था पछिल्लो समय खस्कन्दो रहेको छ। अध्ययनका अनुसार सन् 2013 विश्वका 14% जनसंख्या मात्रै प्रेस स्वतन्त्रता भएको क्षेत्रमा रहेका छन्। अर्थात् विश्वका 7 मध्ये एक व्यक्तिले मात्रै प्रेस स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्। यस्तै 42% जनसंख्या केही मात्रामा प्रेस स्वतन्त्रता भएका र 44% जनसंख्या प्रेस स्वतन्त्रता नभएका क्षेत्रमा रहेका छन्। अध्ययनका परियोजना निर्देशक ऐनकार लेकरका अनुसार विश्वमै प्रेस स्वतन्त्रताको अवस्था खस्कन्दो छ। गएको वर्ष विश्वका धेरै क्षेत्रका राष्ट्रमा सरकार तथा निजी क्षेत्रबाट पत्रकारमाथि आक्रमण, समाचार संकलनमा अवरोध, लेख तथा समाचारलाई सेन्सर गर्ने र राजनैतिक दबाव दिने जस्ता उल्लेखीय वृद्धि भएको पनि उहाँले बताउनुभयो। यस्तै विशेष गरी नयाँ प्रविधिको प्रयोग गरी अनलाइन समाचार काटछाट गर्ने र निगरानी बढ़ाउने काम पनि बढ़ेका भन्दै अध्ययनकर्ताले चिन्ता व्यक्त गरेका छन्। प्रेस स्वतन्त्रताको राम्रो अवस्था भएको मुलुकको अग्रपंक्तिमा नेदरल्याण्ड्स, नर्वे र स्वीडेन रहेका छन् भने सबैभन्दा दयनीय अवस्था भने उत्तर कोरियामा रहेको छ। यस्तै क्युवा, इरान, बेलारूस, तुर्कमेनिस्तान र उज्बेकिस्तान लगायतका राष्ट्रमा प्रेस स्वतन्त्रताको अवस्था नाचुक रहेको अध्ययनमा उल्लेख छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटका खेलहरू आजबाट भारतमै शुरू हुँदैछन्। भारतमा लोकसभा निर्वाचनका कारण यसअघिका 20 खेल युएईमा भएका थिए। आज 21 खेल भारतको राँचीमा शुरू हुनेछ। नेपाली समय अनुसार बेलुका 7 बजेपछि शुरू हुने खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्नेछन्। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा हुँदा कोलकाता गौतम गम्भीरको नेतृत्वमा हुनेछ। चेन्नई 5 मध्ये 4 खेलमा विजयी हुँदै 8 अङ्कका साथ दोस्रो स्थानमा छ भने 2 खेलमा मात्र विजय भएको कोलकाता 4 अङ्कसहित 4 स्थानमा छ। सबै 5 खेल जितेको किङ्स इलेभेन पञ्जाब 10 अङ्कसहित शीर्ष स्थानमा छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एसिसी प्रिमियर लीग क्रिकेटमा नेपालको लगातार दोस्रो जित, आजको खेलमा घरेलु टिम मलेसिया पराजित। लेबी र समान्तर संगठनबारे विवाद नमिल्दा ए माओवादी बन्द सत्र शुरू हुन ढिलाई। लेबी नबुझाउनेलाई सम्मेलनमा सहभागी हुने नैतिक अधिकार नभएको अध्यक्ष प्रचण्डको भनाई। एमाले नेता ओलीको स्वास्थ्य उपचारमा लागेको सम्पूर्ण खर्च बेहुने सरकारको निर्णय। 39 जना सहसचिवको पद स्थापना र सरुवा। चितवनको दारेचोकमा बिहान भएको सवारी दुर्घटनामा 1 जनाको मृत्यु। चोटपटकबाट हुने आँखा समस्या र दृष्टिबीनका बारेमा चितवन सहित 24 जिल्लामा अध्ययन शुरू। र भारतको असममा विद्रोहीद्वारा 10 जनाको हत्या। विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा।